हजुर माधवजीको टेक्निकल कुराले गर्दा अलिकति ढिलो भयो। हामीले आज चाहिँ 1.3 यो सङ्गठन र यो 1.3 मै छ, सङ्गठनको प्रकृति, प्रकार अनि अवधारणा र सङ्गठनात्मक विकास भन्ने त्यो अलिकति फरक, हामीले अहिलेसम्म कुनै पेपरमा पनि नपढेको टपिक भएको भएर आज सायद हामी यसकै सेरोफेरोमा अलिकति अलिक थोरै डिटेलमा मैले जान्छु तपाईँहरूलाई र यसमै सकिन्छ भने टाइम पनि दिनुभयो। अब यसमा चाहिँ खास गरिकन हामीले जति पनि कुराहरू पढेका छौँ सार्वजनिक प्रशासनको सन्दर्भमा वा कुनै पनि देशको सरकार वा कुनै पनि बिजनेस व्यवसाय वा प्रशासन यी सबै कुरालाई व्यवस्थित सञ्चालन गर्नलाई चाहिँ सङ्गठन चाहिन्छ, त्यो सङ्गठन मार्फतै सञ्चालन हुने हो। त्यसैले सङ्गठन सार्वजनिक व्यवस्थापनको ज्यादै महत्त्वपूर्ण पक्ष हो, सार्वजनिक व्यवस्थापन गर्ने नै सङ्गठन मार्फत गर्ने हो। त्यो भएर यसमा चाहिँ सबभन्दा पहिला सङ्गठनको अवधारणा भनेको के हो, यसका आधारभूत प्रकृतिहरू के हुन्छन् भन्ने यो टपिकमै भएको कुराबाट चाहिँ सुरु गरौँ। अब हामीले सङ्गठन भन्ने बित्तिकै के बुझ्नुपर्छ भने, अस्ति व्यवस्थापनको इन्ट्रोडक्सनमा पनि मैले के भने भनेदेखि व्यवस्थापन हुनलाई लक्ष्य चाहिन्छ भनेर भनेको थिएँ। त्यो लक्ष्य प्राप्तिको प्रयत्न नै व्यवस्थापन हो, त्यसको लागि स्रोत साधनको असल नेतृत्वले उपयुक्त निर्णय गरेर कुशल मितव्यय र प्रभावकारी ढङ्गले परिचालन गर्छ भनेर भनेको थिएँ। अब त्यो गर्ने गर्नलाई एउटा संरचना चाहिन्छ भनेको थिएँ। त्यो संरचना वास्तवमा कामको विभाजन, अधिकारको बाँडफाँड, समन्वय, त्यसपछि चेन अफ कमान्ड, युनिटी अफ कमान्ड, स्पेन अफ कन्ट्रोल जस्ता कुराहरूको समष्टिबाट नै वास्तवमा सङ्गठन बन्छ। अर्थात् सङ्गठन भनेको संरचना, प्रविधि र जनशक्ति यिनीहरूको समष्टि हो। यसमा एउटा निश्चित स्ट्रक्चर हुन्छ अनि त्यो स्ट्रक्चरभित्र रहेर काम गर्दाखेरि व्यवस्थापन र कर्मचारीहरूले प्रविधिको प्रयोग गर्छन् र अरू विभिन्न रिसोर्सेसहरू त हुन्छ, ती रिसोर्सेसहरूलाई व्यवस्थापन गर्न परिचालन गर्नका लागि चाहिँ यो ह्युमन रिसोर्सको जनशक्तिको प्रयोग हुने गर्छ। त्यसैले हामीले सङ्गठनको अवधारणा लेख्दाखेरि चाहिँ सङ्गठन भनेको के हो भनेर लेख्ने हो, फेरि यहाँ सङ्गठनको इतिहासतिर जाने होइन। त्यसैले यहाँ सङ्गठन भन्ने बित्तिकै के बुझ्नु पर्यो भने, निश्चित लक्ष्यको निर्धारण गर्ने र त्यो लक्ष्य प्राप्त गर्नका लागि अथवा निश्चित लक्ष्यको निर्धारण र प्राप्तिका लागि प्रयोग हुने एक सामाजिक प्रणाली भनेर यसलाई हामी डिफाइन गर्न सक्छौँ। इट इज ए सोसल सिस्टम द्याट इज युज टु डिटरमाइन एन्ड अचिभ ए स्पेसिफिक गोल, निश्चित लक्ष्य निर्धारण र प्राप्तिका निमित्त प्रयोग हुने एक सामाजिक प्रणाली सङ्गठन हो। भनेपछि यहाँ दुई तिनवटा कुरा, एउटा लक्ष्य अनि त्यो लक्ष्य प्राप्तिका लागि के हुँदो रहेछ भन्दाखेरि प्रयत्न गरिँदो रहेछ, लक्ष्यको निर्धारण गरेर त्यो लक्ष्य प्राप्तिका लागि प्रयत्न गरिँदो रहेछ। अनि त्यो प्रयत्न चाहिँ सामाजिक प्रणाली भनेको के हो त भन्दा, मानिसहरूको कलेक्टिभ इफोर्टबाट, मानिसहरूको सामूहिक प्रयत्नबाट त्यो लक्ष्य प्राप्ति गर्न प्रयत्न गरिने हुनाले यसलाई सामाजिक प्रणाली भनेर भनिएको। यानि कि सङ्गठन भनेकै मानिसहरूको समूह हो। वास्तवमा मानिसलाई सङ्गठनबाट झिक्दियो भने अरू सङ्गठनको पक्षहरू जति हुन्छ, संरचना, अधिकार अथवा चाहिँ त्यो स्रोत साधन, प्रविधि, यिनीहरू चाहिँ निष्क्रिय हुन्छन् र सङ्गठनले अर्थ राख्दैन। त्यसैले यसलाई सामाजिक प्रणाली भनेर भनिन्छ। त्यसैले फेरि एकचोटि दोहोऱ्याएँ, लक्ष्य निर्धारण गर्ने र प्राप्तिको सामूहिक प्रयत्न गर्ने सामाजिक प्रणालीको नाम हो सङ्गठन। तर यो सङ्गठन वातावरणमा अस्तित्वमा रहने भएको कारणले गर्दा यो वातावरणबाट, बाह्य वातावरणबाट प्रभावित हुन्छ। अर्गनाइजेसन भनेको इट इज ए पार्ट अफ इन्भाइरोमेन्ट अथवा इट इज ए पार्ट अफ सिस्टम, त्यो सिस्टमको पार्ट भएको कारणले गर्दा सङ्गठन जहिले पनि बाह्य वातावरणबाट प्रभावित हुन्छ। वाट इज इन्भाइरोमेन्ट, बाह्य वातावरण भनेको चाहिँ सरकारको नीति होला, बजारको अवस्था होला, अन्य सङ्गठनहरूको स्थिति होला, माग र आपूर्तिको अवस्था होला, मूल्य वृद्धिको स्थिति होला, वा अन्य एक्जोजेनियस फ्याक्टरहरू अथवा यो एक्सटर्नल फ्याक्टरहरू, कन्फ्लिक्ट होला, पोलिटिकल सिचुएसन सिनारियो होला, वा अहिले भए जस्तो पेन्डामिक एपिडेमिकहरूको कुरालाई, सबै कुराबाट सङ्गठन प्रभावित हुन्छ, बाह्य तत्त्वहरूबाट प्रभावित हुन्छ भनेर लेख्न भुल्नु हुँदैन। त्यस्तै गरिकन के बुझ्नु पर्यो अर्को भने, म्याडम, म एउटा प्रेजेन्टेसनमा छु है, पछि कुरा गरौँ है। के बुझ्नु पर्यो भनेदेखि, यो खास गरिकन संरचना र क्रियाकलापहरूको संयोजन हो, तर त्यस्तो संयोजन चाहिँ विवेकपूर्ण हुन्छ भनेर पनि बुझ्नुपर्ने हुन्छ। सङ्गठनलाई हामीले दुईवटा कुरा, अघि पनि मैले सुरुमा पनि भने, क्रियाकलाप यसमा आउने भयो, क्रियाकलाप र संरचनाको विवेकपूर्ण संयोजन हो। इट इज ए रासनल के भन्छ, कम्बिनेसन, रासनल कम्बिनेसन अफ स्ट्रक्चर एन्ड एक्टिभिटी, क्रियाकलाप र यो चाहिँ के अरे संरचनाको विवेकपूर्ण संयोजन हो भनेर भन्नुपर्ने हुन्छ। र सङ्गठनमा जहिले पनि एउटा कुरा चाहिँ हामीले के बुझ्नु हुँदैन त भन्दाखेरि, समन्वयको कुरा के अरे भुल्नु हुँदैन त भन्दा, समन्वयको कुरा, सङ्गठनमा विभिन्न पक्षहरूलाई एक ठाउँमा ल्याएर, अघि भने नि विवेकपूर्ण संयोजन गर्नका निमित्त चाहिँ समन्वयको एउटा मेकानिजम हुन्छ, त्यसको प्रयोगद्वारा त्यो किसिमको संयोजन र एकीकरण कायम गर्न सकिन्छ। एकचोटि तपाईँहरूलाई फेरि रिकल गराए, यो नयाँ टपिक भएको भनेर भएर, सङ्गठन भनेको निश्चित लक्ष्य निर्धारण गर्ने र त्यसको प्राप्तिका लागि सामूहिक प्रयत्न गर्ने सामाजिक प्रणाली हो, र सङ्गठन बाह्य वातावरणबाट जहिले पनि प्रभावित हुन्छ, एक्सटर्नल इन्भाइरोमेन्टबाट अथवा यसको वातावरणबाट यो प्रभावित हुन्छ, र सङ्गठन संरचना र क्रियाकलापहरूको विवेकपूर्ण समन्वय संयोजन र एकीकरण हो, विवेकपूर्ण समन्वय संयोजन र एकीकरण हो भनेर यसरी हामीले डिफाइन गर्न सक्छौँ। अर्थात् अब सङ्गठनलाई त्यसरी डिफाइन गरिसकेपछि यसका बेसिक एलिमेन्टहरूका आधारमा पनि चिनाउन सकिन्छ, अर्थात् यसका चाहिँ भनौँ न विशेषताहरूका आधारमा पनि चिनाउन सकिन्छ। अब सङ्गठनका त्यस्ता विशेषताहरू के हुन् भनेर भन्दाखेरि चाहिँ, अघिको डेफिनेसनकै पेरिफेरीमा हामीले खोज्न सक्छौँ ती विशेषताहरूलाई। र यहाँ प्रकृति भनेर जुन सोधेको छ नि, यसका आधारभूत प्रकृतिहरू लेख्नुहोस् भनेको पनि वास्तवमा यी विशेषताहरू नै के हुन् त भन्दाखेरि त्यसका प्रकृतिहरू हुन्। त्यसैले तपाईँले अलिकति त्यो विशेषतामा जानुभन्दा अगाडि चाहिँ के भन्न सक्नुहुन्छ त भन्दाखेरि, त्यसैले उदागत रूपमा भन्नुपर्दा, सङ्गठन निर्धारित लक्ष्य प्राप्तिको लागि सामूहिक प्रयत्न गरिने एक किसिमको क्रियाकलाप र संरचना बीचको यस्तो संयोजन हो जसमा देखाएका तत्त्वहरू समावेश हुन्छन् भनेर पहिला एलिमेन्ट लेख्यो भने अझ राम्रो हुन्छ, त्यो नेचर छुट्टै सोधेको भएर। अब त्यसमा चाहिँ के एलिमेन्टहरू हुन्छन् त भन्दा, एउटा मेजर त तपाईँलाई अघि मैले भनेको लक्ष्य नै भयो अथवा उद्देश्य भयो, गोल भयो होइन। दोस्रो, त्यो लक्ष्य उद्देश्य मानिसको अनुपस्थितिमा अर्थहीन हुन्छ, त्यसैले मानिस यानि कि पर्सन या पिपुलहरूको के भयो त भन्दाखेरि, यसको चाहिँ उद्देश्य भयो होइन, सङ्गठनको भयो के अरे एलिमेन्ट भयो। त्यसपछि गएर स्ट्रक्चर, निश्चित संरचनाभित्र रहेर सङ्गठनले लक्ष्य प्राप्तिको अघि भने जस्तो कलेक्टिभ इफोर्ट गर्छ, सामूहिक प्रयत्न गर्छ भन्ने हो, त्यसैले स्ट्रक्चर यसको अर्को एलिमेन्ट भयो। र अर्को तत्त्व, अर्को एलिमेन्ट भनेको चाहिँ के हो त भन्दा, अघिका मानिसहरूले निश्चित संरचनामा रहेर पहिले मैले कुरा गरेको उद्देश्य अथवा लक्ष्य प्राप्त गर्न सामूहिक प्रयत्न गर्ने हो सङ्गठनमा। तर त्यो सामूहिक प्रयत्न गर्न के हुन्छ हुनुपर्छ त भन्दाखेरि, मानिसहरूका बिचमा विलिङनेस टु कोअपरेट अथवा पारस्परिक सहयोगको भावना हुनु पर्यो है, एक्लै अर्कालाई सहयोग गर्ने, मिलेर काम गर्ने भावना हुनु पर्यो, अनि मात्रै सङ्गठन हुन्छ। बेसिकल्ली त अघि नै मैले भने नि, अर्गनाइजेसन इज ए ग्रुप अफ पिपुल भनेर भने नि त वास्तवमा, तर त्यो ग्रुपनेस ल्याउनका लागि चाहिँ विलिङनेस टु कोअपरेट विथ इच अदर हुनु पर्यो। त्यसैले सङ्गठनमा त्यहाँका प्रत्येक सदस्यहरूका बिचमा एक आपसमा चाहिँ सहयोग गर्ने भावना हुनुपर्छ। र अर्को एउटा चाहिँ कम्युनिकेसन, फरक फरक मान्छे एकै ठाउँ आएर सामूहिक प्रयत्न कसरी गर्छन् त भन्दा, कम्युनिकेसनको जरुरी हुन्छ, सञ्चार, एक्लै अर्कालाई के गर्नुपर्छ, कम्युनिकेट गर्नुपर्छ, सञ्चार गर्नुपर्छ। त्यसपछि गएर अर्को चाहिँ त्यहाँका सदस्यहरूको क्षमतामा निर्भर रहन्छ सङ्गठन कतिको लाइभली हुने भन्ने कुरा, त्यसैले क्यापासिटी अफ द मेम्बर अफ अर्गनाइजेसन, सङ्गठनका सदस्यहरूको क्षमताको कुरा पनि हुन्छ, तिनीहरूको के अरे एबिलिटी वा क्यापासिटीको कुरा हुन्छ, त्यसैले क्षमता एउटा कुरा हो। र अर्को चाहिँ, यति सबै भइरहँदा पनि भौतिक र आर्थिक साधन चाहिन्छ सङ्गठन हुनका लागि, र त्यो भौतिक आर्थिक भनेको भौतिक भनेको मसिनरी इक्विपमेन्ट पार्ट्स यस्ता कुरा भौतिक भयो भने आर्थिक भनेको फाइनान्सियल पैसाको कुरा हो रिसोर्स र अहिलेको सन्दर्भमा टेक्नोलोजी प्रविधि र यी सबैलाई व्यवस्थित गर्ने एउटा व्यवस्थापन यानि कि म्यानेजमेन्ट हुनुपर्छ। त्यसैले अघि माथिको दुई लाइन लेखेर ध्यायका तत्त्व भएको लक्ष्य निर्धारण र प्राप्तिका लागि सामूहिक प्रयत्न गर्ने सामाजिक प्रणालीको नाम संगठन हो। यो बाह्य वातावरणबाट प्रभावित हुन्छ र यो चाहिँ संरचना र क्रियाकलापहरूको विवेकपूर्ण समन्वय तथा एकीकरण वा संयोजन पनि हो भनेर हामीले लेख्न सक्छौँ, अथवा यति सबैमाथि लेखेर यस्तो चाहिँ संगठन हो जसमा देखाएका तत्त्वहरू समाहित हुन्छ भने संगठनको अवधारणा पुग्यो। अब एक लाइन तपाईँलाई लेख्न मन लाग्यो भने मानिस समाजमा व्यवस्थित भएर बस्न थालेसँगै श्रमको विभाजन गरेर धेरै मानिसको संलग्नतामा सिङ्गो काम गर्ने पद्धतिको विकास भएसँगै संगठन अस्तित्वमा आएको हो। तथापि व्यावसायिक संगठनको कुरा गर्नुपर्दा वा प्रशासनिक र राजनीतिक संगठनको कुरा गर्नुपर्दा राज्यको उदयपछि प्रशासनिक संरचनाको विकासपछि वा मार्केट इन्डस्ट्रीको उदयपछि अहिले हामीले पढिराखेको व्यावसायिक संगठन राजनीतिक संगठन वा चाहिँ प्रशासनिक व्यवस्थापकीय संगठनहरूको उदय भएको मानिन्छ। पछिल्लो समयमा कुनै पनि योजनाबद्ध ढङ्गले काम गर्न लक्ष्य निर्धारण र त्यसको चाहिँ संयोजनकारी प्रयत्नबाट संयोजनकारी सामूहिक प्रयत्नबाट हासिल गर्नका लागि संगठनको अभ्यास गर्ने गरिन्छ, प्रयोग गर्ने गरिन्छ र प्रभावकारी छरितो र उपयुक्त नतिजामुखी संगठन संरचनाबाट मात्रै व्यवस्थापकीय पद्धतिले सफलता हासिल गर्न सक्छ वा साधन प्रशासन व्यवस्थापनले सफलता हासिल गर्न सक्छ भनेर भन्नुपर्छ। अर्को यसमा चाहिँ हामीले आधारभूत प्रकृति माथि तपाईँको टपिकमै प्रकृति प्रकार भनेर भनेको छ होइन, अब आधारभूत प्रकृति के हुन् सङ्गठनका भन्दा चाहिँ अघिकै एलिमेन्टको पेरिफेरीमा पनि बनाउन सकिन्छ, तर अघिको डेफिनेसनलाई हेरेर अघिका त्यसका तत्त्वहरूलाई पनि हेरेर अब हामीले बनाऊ। एक नम्बरमा त सङ्गठन भनेको इट इज ए सोसल कन्स्ट्रक्ट, यो सामाजिक बनोट हुन्छ सङ्गठनको पहिलो चाहिँ, एन अर्गनाइजेसन हेज ए सोसल कन्स्ट्रक्ट यानि कि सङ्गठनको सामाजिक बनावट हुन्छ। त्यो भनेको के हो त भन्दा निश्चित काम धेरै मानिसहरूका बिचमा बाँडफाँड गरेर उनीहरूका बिचमा सञ्चार गरेर निर्देशन गरेर समन्वय गरेर सम्पादन गरिन्छ, त्यसैले अन्तर्क्रिया हुन्छ मानिस मानिसका बिचमा अनि उपभोक्तासँग सङ्गठनको र मटेरियल सप्लायर्स यिनीहरू सबैसँग भनेको अल्टिमेटली मानिसहरूको सामूहिक क्रियाकलाप भएकोले यसको बनावट चाहिँ सामाजिक हुन्छ, सामाजिक बनावट सङ्गठनको बनावट सामाजिक हुन्छ, इट हेज ए सोसल कन्स्ट्रक्ट भन्न सकियो। अर्को चाहिँ लक्ष्यमुखी व्यवहार भन्ने यस्तो प्रकृति हुन्छ सङ्गठनको जहिले पनि है, गोल ओरिएन्टेड बिहेभियर। गोल ओरिएन्टेड बिहेभियर भनेको के हो त भन्दा सङ्गठनमा मानिसहरूले अथवा सिङ्गो सङ्गठन यसैले के का लागि काम गर्छ त यसका एक्टिभिटीहरू केले निर्देशित हुन्छन् त भन्दा लक्ष्यबाट निर्धारित हुन्छन्, त्यसैले गोल ओरिएन्टेड बिहेभियर यसको अर्को आधारभूत विशेषता हो। त्यस्तै गरिकन डिभाइडेड रेस्पोन्सिबिलिटी, डिभाइडेड वर्क, डिभाइडेड लेबर है, अथवा विभाजित जिम्मेवारी अर्थात् विभाजित कार्य, कामको विभाजन हुन्छ है प्रत्येक सङ्गठनभित्रका इकाइहरू अथवा सङ्गठनभित्रका मानिसहरूका बिचमा कामको विभाजन हुन्छ, त्यो विभाजित कामलाई संयोजित रूपले समन्वित रूपले गर्ने हो। र अर्को चाहिँ विवेकपूर्ण समन्वय, अघि डेफिनेसनमै थियो नि रेसनल कोअर्डिनेसन, विवेकपूर्ण समन्वय, ती विभाजित कार्य एउटै गतिमा एउटै गुणस्तरमा र एउटै दिशामा केन्द्रित गरेर गर्नका लागि समन्वय जरुरी पर्छ, तर त्यस्तो समन्वय रेसनल हुनु पर्यो, विवेकपूर्ण हुनु पर्न छोडी छैन। अर्को चाहिँ अर्गनाइजेसन इज ए सिस्टम इट सेल्फ है, सङ्गठन आफैमा के हो त भन्दा प्रणाली हो। यो कस्तो प्रणाली हो त भन्दा सामाजिक प्राविधिक प्रणाली भनिन्छ यसलाई, सोसल टेक्निकल अथवा सोसल टेक्निकल चाहिँ सिस्टम भनेर भनिन्छ यसलाई चाहिँ, सोसल टेक्निकल सिस्टम भनेको के हो त भन्दा सामाजिक भनेको मानवीय पाटो अनि टेक्निकल भनेको चाहिँ संरचना, काम विभाजन, प्रविधि, मेसिन अनि इक्विपमेन्ट वा रिसोर्सेस, यिनीहरू चाहिँ प्रविधि प्राविधिक कुरा भयो। त्यसैले सङ्गठन भनेको इट इज ए सिस्टम, द्याट इज कम्पोज अफ सोसल एन्ड टेक्निकल डाइमेन्सन्स ओर एलिमेन्ट्स है. त्यसैले यसलाई सामाजिक प्राविधिक प्रणाली भनेर भनिन्छ. सङ्गठनलाई यो एउटा प्रणाली हो. प्रणाली भनेको इनपुट प्रोसेस आउटपुट एउटा सिस्टममा चल्ने भन्ने हो. अर्को चाहिँ इट इज एफेक्टेड बाई इन्भाइरोमेन्ट. अघि नै आइहाल्यो डेफिनेसनमा, यो वातावरणबाट प्रभावित हुन्छ किनभने यो वातावरणकै एउटा सब सिस्टम भएको कारणले गर्दाखेरि यो वातावरणबाट प्रभावित हुन्छ. ए इन्टर रिलेसनसिप बिट्विन पिपुल है. अब सङ्गठन भनेपछि चाहिँ यो मानिसहरू बिचको अन्तर सम्बन्ध पनि हो. यो कार्यगत हिसाबले कामका आधारमा अधिकारको अन्तर सम्बन्ध हुनसक्छ, अनि व्यक्तिगत हिसाबले वा सामाजिक हिसाबले मानिस मानिस बिचको ह्युमन रिलेसनले सिर्जना गर्ने अन्तर सम्बन्ध हुनसक्छ. सेवाग्राही र सङ्गठन बिचको अन्तर सम्बन्ध हुनसक्छ. एनिवे हो व्यक्तिहरूको अन्तर सम्बन्धमा आधारित हुन्छ. सङ्गठन व्यक्तिहरूको अन्तर सम्बन्धमा आधारित हुन्छ. त्यसैले यो यसको अर्को आधारभूत विशेषता हो भनेदेखि कार्यकारी नेतृत्व. सङ्गठन भनेकै जहिले पनि के हो त भन्दा नेतृत्वको डिसिजनले नेतृत्वको मार्गदर्शनले सञ्चालन हुन्छ र सङ्गठनको सफलता र असफलता नेतृत्वको सक्षमतामा निर्भर पर्छ. त्यो कारणले गर्दाखेरि देयर विल बी एन एक्जिक्युटिभ लिडरसिप. एक्जिक्युटिभ भनेको के हो त भन्दा ह्याभिङ अथोरिटी टु डिसाइड एन्ड ह्याभिङ अथोरिटी टु इम्प्लिमेन्ट द्याट डिसिजन इन्डिपेन्डेन्टली एन्ड अटोनोमसली. त्यसलाई एक्जिक्युटिभ लिडरसिप भनिन्छ. कार्यकारी नेतृत्व हुन्छ सङ्गठनमा. त्यसैले कार्यकारी नेतृत्व सङ्गठनको अर्को विशेषता हो भनेदेखि अन्तिम एउटा चाहिँ संरचना यानि कि स्ट्रक्चर. सङ्गठन इट एक्जिस्ट बेस्ड अन स्ट्रक्चर एन्ड देन इट फङ्सन्स बेस्ड अन इट्स ओन स्ट्रक्चर. यो संरचनाकै रूपमा अस्तित्वमा देखिन्छ. हामीले अर्गानोग्राम देखाउँछौँ सङ्गठनको. त्यो अर्गानोग्राम के हो त भन्दाखेरि संरचना नै हो खासमा भन्ने हो भने, र त्यो सङ्गठनले फङ्सन पनि संरचनाको दायराभित्र रहेर गर्छ. त्यो कारणले गर्दाखेरि स्ट्रक्चर इज अनदर क्यारेक्टरिस्टिक्स अफ एन अर्गनाइजेसन. एन अर्गनाइजेसन विदाउट स्ट्रक्चर क्यान नट फङ्सन बिकज स्ट्रक्चर इज ए ओभरअल सिस्टम अफ डिभिजन अफ लेबर, एलोकेसन अफ अथोरिटी, मेन्टेनेन्स अफ हायरार्की अनि मेन्टेनेन्स अफ चेन अफ कमान्ड एन्ड युनिटी अफ कन्ट्रोल एन्ड डिटर्माइनिङ अफ अथवा डिटर्मिनेसन अफ स्प्यान अफ कन्ट्रोल एन्ड के भन्छ इस्टाब्लिसिङ एन्ड इफेक्टिभ कम्युनिकेसन एन्ड कोअर्डिनेसन विदिन हो. यी सबै कुरालाई हामीले सङ्गठन भन्छौँ अथवा ज हामी संरचना भन्छौँ तिनीहरूको समष्टिलाई. त्यसैले सङ्गठनको अर्को विशेषता चाहिँ हेज ए स्ट्रक्चर, स्पेसिफिक स्ट्रक्चर. र लास्ट एउटा विशेषता भनेको चाहिँ कन्टिन्युटी. सङ्गठन एउटा निरन्तर अस्तित्वमा रहने एन्टाइटी हो है, चिज हो. सङ्गठन भनेको निरन्तर अस्तित्वमा रहने चिज हो भन्नुपर्छ. इट इज एन एन्टाइटी द्याट एक्जिस्ट फर इभर अथवा द्याट हेज कन्टिन्युटी इन इट्स एक्जिस्टेन्स भन्नुपर्छ. त्यो भनेको के हो त भन्दाखेरि सङ्गठनमा मान्छे आउँदा जाँदा, मर्दा, रिटायर हुँदा, सरुवा हुँदा सङ्गठन प्रभावित हुँदैन, बन्द हुने भन्ने हुँदैन. एउटाले स्थापना गर्न सक्छ तर त्यो मान्छे मरेर गइसकेपछि पनि युगौँ युगसम्म सङ्गठन रहिरहन्छ. त्यसैले इट हेज ए कन्टिन्युटी इन क्यारेक्टरिस्टिक्स. इट इज ए काइन्ड अफ कन्टिन्युस एन्टाइटी भनेर हामीले निरन्तरतालाई पनि सङ्गठनको अर्को विशेषताका अथवा प्रकृतिका रूपमा विशेषताका रूपमा हामीले लेख्न सक्छौँ. सो दिस इज आवर पहिलो क्वेसन चाहिँ अलिकति तपाईँलाई मैले सङ्गठनको सन्दर्भमा के हो भन्ने अलिक बुझाउनलाई चाहिँ इलाबोरेटिभ ढङ्गले राखेँ. सङ्गठनका प्रकारहरू उल्लेख गर्नुहोस्. नेपालको साधारण प्रशासन र त्यस्ता प्रकारका प्रयोग सङ्गठन प्रकारहरूको प्रयोगको अवस्थाको बारेमा टिप्पणी. अब सङ्गठनका प्रकार, सङ्गठनका किसिम के का आधारमा चाहिँ पहिचान गर्ने भन्ने हुन्छ. विभिन्न प्रकारका सङ्गठनहरू हुन्छन्. अब तपाईँलाई एकछिनका लागि संरचना वा स्ट्रक्चरमा बेस भएर, संरचनामा आधारित भएर सङ्गठनलाई हेऱ्यो भने हामीले चाहिँ यो ब्रोडली मेकानिस्टिक ओर अर्गानिक भनेर दुई किसिमले पनि वर्गीकरण गर्न सक्छौँ. मेकानिस्टिक भनेको यान्त्रिक के अरे स्वरूपको सङ्गठन है, यान्त्रिक सङ्गठन। यान्त्रिक भनेको यो भन्दा ज्यादै रिजिड, कठोर कठोर संरचना भएको, कठोर कार्यविधिको पालना गर्ने र त्यो संरचना र कार्यविधिभन्दा बाहिर गएर काम नगर्नेलाई हामी चाहिँ यान्त्रिक सङ्गठन भन्छौँ। परम्परागत पिरामिड खालको सङ्गठनहरू यान्त्रिक प्रकृतिको हुन्छ। अर्को चाहिँ अर्गानिक भनेको, यानि कि जीवन्त सङ्गठन भनेको चाहिँ त्यसमा फेरबदल, घटबड, विस्तार, सङ्कुचन सबै गर्न सकिने, समय सापेक्ष एडजस्ट गर्न सकिने खालको सङ्गठन छ भने चाहिँ त्यसलाई हामी के भन्छौँ त भन्दा अर्गानिक सङ्गठन या जीवन्त सङ्गठन भनेर भन्ने चलन छ। अहिले पछिल्लो समयमा यो चाहिँ संरचनाकै हिसाबले हेर्दाखेरि अर्को किसिमको सङ्गठन पनि ज्यादै प्रचलनमा छ, अस्तित्वमा आएको छ, त्यसलाई हामी भर्चुअल अर्गनाइजेसन भन्छौँ। अब अहिले पोस्ट कोभिड त संसारमै कार्यशैली, सङ्गठनका स्वरूप, संरचना, मानिसका सम्बन्ध, बिजनेस व्यवसायहरू, यी सबै किसिमका कार्यालयहरू, यी सबै किसिमका कारोबारहरू, मानिसका काम कारबाहीहरू केमा निर्धारित हुन थाले त भन्दा सूचना प्रविधिमा। त्यसैले अहिले तपाईँले हेर्नुभयो भने सबैभन्दा धेरै मुनाफा कमाउने र ठुलो बिजनेस गर्ने कम्पनीहरू भनेका चाहिँ फिजिकल कम्पनीहरू छैनन्। अहिले चाहिँ के छन् त भन्दा डिजिटल कम्पनीहरू, भर्चुअल कम्पनीहरू चाहिँ ज्यादै एक नम्बर, दुई नम्बरमा आउँछन् है। अलिबाबा भन्नुहोस् वा तपाईँले माइक्रोसफ्ट भन्नुहोस् वा जुनसुकै भन्नुहोस् होइन, इभन अहिले नेपालमा चाहिँ यति धेरै ग्रुमिङ भइसकेका छन् कि अब हामी घरमा बस्दा बसी बसी अर्डर गर्ने ह्याबिटमा बिस्तारै ट्रान्सफर हुँदैछौँ अनलाइन बिजनेसेसहरू। त्यसैले अहिले चाहिँ यो हामीले नै यो यस्तो खालको कक्षाको परिकल्पना गरेका थिएनौँ 5 महिनाभन्दा अगाडि, तर अहिले अब बिस्तारै भोलि पर्सि यस्तो स्थिति आउँछ कि कोही टिचरले नभ्याउने अवस्था भयो भनेदेखि यो अहिलेको जुन भर्चुअल क्लासरुमको सिस्टम छ त्यो कन्टिन्यू हुन्छ, सधैँलाई नभए पनि अड्को फड्कोमा वा कतिपय अवस्थामा यो बढी चाहिँ उपयोगी हुने हुनसक्छ। त्यसैले यस्ता खालका सङ्गठन जसको भौतिक संरचना र मानिसको भौतिक उपस्थितिमै काम गर्नु जरुरी हुँदैन, तिनीहरू चाहिँ यो भौतिक अवस्थिति विहीन सङ्गठनहरू हुन्छन् र पनि अस्तित्वमा रहन्छन् र बिजनेस गर्छन् भने तिनीहरूलाई हामी भर्चुअल अर्गनाइजेसन भनेर भन्छौँ। त्यो पनि एउटा चाहिँ संरचनाको प्रकारै भयो है, संरचनाका हिसाबले यो भयो। मैले ब्रोडली मेकानिस्टिक, अर्गानिक, भर्चुअल भने, र एउटा चाहिँ बााउन्ड्रीलेस भन्ने पनि छ। अहिले सङ्गठनहरू चाहिँ यो भौतिकै सङ्गठनहरू पनि बााउन्ड्रीलेस हुन्छ कि, एभ्री अर्गनाइजेसन सुड ह्याभ ए काइन्ड अफ स्कोप अथवा टेरिटोरियालिटी भन्ने हुन्थ्यो पहिला पहिला चाहिँ। अब अहिले ग्लोबलाइजेसन र लिबरलाइजेसनले गर्दाखेरि एउटा सङ्गठन संसारको जुनसुकै मुलुकमा पनि अस्तित्वमा रहन सक्छ, त्यो सङ्गठनको कार्यक्षेत्र यति मात्रै भन्ने हुँदैन है। त्यो कारणले गर्दाखेरि बााउन्ड्रीलेस भनेको सीमाविहीन सङ्गठन पनि अर्को एउटा चाहिँ प्रकारमा पर्छ। तर अहिले मैले सबै भनेका प्रकारहरू चाहिँ संरचनाका आधारमा तय गरिएका प्रकारहरू भए। एकचोटि फेरि दोहोऱ्याइदिउँ, नाम मात्रै तपाईँले यत्रो त लेख्नु पर्दैन, जहाजमा प्रकार लेख्दाखेरि नाम मात्रै लेख्न सक्नुहुन्छ, धेरै लेख्न सक्नुहुन्न। त्यसैले यो संरचनाका आधारमा चाहिँ यान्त्रिक सङ्गठन र जीवन्त सङ्गठन, त्यसपछि गएर भर्चुअल सङ्गठन, सीमाविहीन सङ्गठन गरेर चारवटा हुन सक्दा रहेछन्। उद्देश्यका आधारमा पनि सङ्गठनलाई हामीले प्रकार छुट्याउन सक्छौँ, वर्गीकरण, अब्जेक्टिभ अन्द बेसिस अफ अब्जेक्टिभ। त्यसमा चाहिँ सिम्पल दुईटा छ, एउटा उत्पादनमूलक सङ्गठन र अर्को चाहिँ प्रक्रियामूलक सङ्गठन है। उत्पादनमूलक भनेको जसले वस्तुलाई फाइनल प्रोडक्ट आउटपुट दिन्छ त्यो उत्पादनमूलक भयो। प्रक्रियामूलक भनेको चाहिँ समग्र उत्पादन प्रक्रियाको एउटा प्रोसेस, एउटा बिचको काम मात्रै गर्छ भने त्यसलाई प्रक्रियामूलक। जस्तो उदाहरणका लागि सार्वजनिक प्रशासन व्यवस्थापनमा कसरी यस्तो हुन्छ भन्ने लाग्ला तपाईँलाई, एकछिनलाई कुनै काम एउटा छ, उदाहरणका लागि तपाईँले चाहिँ कुनै आयोजना बनाउँदै हुनुहुन्छ, अब त्यो आयोजना स्वीकृत गरेर कार्यान्वयनमा ल्याउनका लागि भौतिक योजना मन्त्रालयले एउटा सडक आयोजना डिजाइन गर्यो। अब के हुन्छ त भन्दा अर्थ मन्त्रालयको रायका लागि जान्छ, कानुन मन्त्रालयको रायका लागि जान्छ, वन मन्त्रालयमा वातावरण परीक्षण मूल्याङ्कनका लागि जान्छ, अब वन मन्त्रालयले गर्ने वातावरण परीक्षणको स्वीकृति, अनि त्यसपछि गएर चाहिँ कानुन मन्त्रालयले दिने तर्जुमा सहमति, अनि अर्थ मन्त्रालयले दिने सहमति, सबै प्रक्रियाका कामहरू। ती कामका सन्दर्भमा ती मन्त्रालयहरू प्रक्रियामा आधारित अथवा प्रक्रियामूलक सङ्गठन भयो भने भौतिक योजना मन्त्रालयले फाइनल त्यो चाहिँ आयोजना बनाउँछ र कार्यान्वयन गर्छ, त्यो चाहिँ के भयो उत्पादनमूलक सङ्गठन भयो। तपाईँले बिजनेसमा हेऱ्यो भनेदेखि चाहिँ के हुन्छ त भन्दा, कुनै एउटा भनौँ न ल्यापटप मानिलिउँ, एउटा ल्यापटप चाहिँ चाइनामा एसेम्बल हुन्छ कुनै फोन एक्सचेन्जको लागि पनि, तर त्यसको आइडिया चाहिँ अमेरिकामा बन्ला, त्यसको मेजर चिप्स त्यहाँ बन्ला, अनि त्यसपछि आएर त्यसको कभर भियतनाममा बन्ला, अनि त्यसपछि गएर भनौँ न त्यसको अगाडिको ग्लास अर्को कुनै देशमा बन्ला, अनि सबै आएर चाइनामा आएर एसेम्बल हुन्छ र फाइनल प्रोडक्ट आउँछ। त्यसैले अर्गनाइजेसन इन चाइना जसले फाइनल प्रोडक्ट बनाउँछ र त्यसको अगाडि चाहिँ मेड इन चाइना भनेर बजारमा ल्याउँछ, त्यो चाहिँ उत्पादनमूलक सङ्गठन भयो। तर अघिका ती पार्ट पार्ट पार्ट बनाउनेहरू सबै चाहिँ प्रक्रियामूलक सङ्गठन, यसरी हामीले उद्देश्यका आधारमा उत्पादनमूलक र प्रक्रियामूलक भनेर पनि वर्गीकरण गर्न सक्छौँ। अब कार्य प्रकृति कस्तो किसिमको काम गर्छ भन्ने हिसाबले पनि सङ्गठनलाई वर्गीकरण गर्न सक्छौँ है। अघि संरचनाका आधारमा चारवटा भने, उद्देश्यका आधारमा दुईवटा भने, अब त्यसपछि कार्य प्रकृतिका आधारमा चाहिँ लाइन सङ्गठन अथवा रेखा सङ्गठन भन्ने हुन्छ, लाइन अर्गनाइजेसन, लाइन एजेन्सी होइन, रेखा सङ्गठन। अनि त्यस्तै रेखा भनेको के हो त भन्दा अग्रपङ्क्तिमा रहेर काम गर्ने मन्त्रालय, कुनै कुनै विभाग, यिनीहरू चाहिँ लाइन एजेन्सीहरू भए। भनेदेखि स्टाफ एजेन्सी, स्टाफ अर्गनाइजेसन भन्ने हुन्छ, त्यो चाहिँ कार्यान्वयन गर्ने जिल्लाका स्थानीय तहका कार्यालयहरू, तिनीहरूलाई चाहिँ हामी स्टाफ चाहिँ सङ्गठन भनेर भन्छौँ। अर्को चाहिँ लाइन एन्ड स्टाफ अर्गनाइजेसन भन्ने हुन्छ, फेरि लाइन एन्ड स्टाफ भनेको एउटैले दुइटै खाले काम गर्ने, प्राय विभागहरू चाहिँ यस्तो खालको हुन्छ, विभागले चाहिँ नीति निर्माण पनि गर्छ अग्रपङ्क्तिमा रहेर, यो पोलिसी बनाउने काम पनि गर्छ माथिल्लो तहमा रहेर, अनि कार्यान्वयन गर्ने काम पनि गर्छ। कार्यान्वयन गर्नेलाई स्टाफ, नीति निर्माण गर्नेलाई हामीले लाइन भन्यौँ। तपाईँले बोलीचालीमा पनि यो कार्यालयको लाइन मिनिस्ट्री कुन हो भन्ने भनिन्छ नि, त्यसैले मन्त्रालयहरू सामान्यतया लाइन हुन्, कार्यान्वयन गर्ने कार्यालयहरू र विभागहरू स्टाफ हुन्, तर कुनै कुनै लाइन र स्टाफ दुइटै हुन्छ, केही विभागहरूले नीति पनि बनाउँछन् कार्यान्वयन पनि गर्छन्, त्यस्तोलाई लाइन एन्ड स्टाफ भनिन्छ। र अर्को एउटा फेरि यो कार्य प्रकृतिकै आधारमा चाहिँ एक्जिलरी एजेन्सी भन्ने पनि हुन्छ, एक्जिलरी सङ्गठन। एक्जिलरी भनेको चाहिँ के हो त भन्दा त्यो सहायक, त्यो लाइन र स्टाफलाई सहयोग पुर्याउनेलाई हामी एक्जिलरी भनेर भन्छौँ, त्यसलाई कुनै किसिमले सहयोग पुर्याउँछ। जस्तो उदाहरणका लागि तथ्याङ्क विभाग भने पनि यो चाहिँ न लाइन हो न स्टाफ हो, यसले चाहिँ न नीति कार्यान्वयन गर्छ न नीति बनाउँछ नै, यसले के गर्छ रिसर्च गरेर, स्टडी गरेर, सर्वे गरेर, सेन्सस गरेर डेटा उपलब्ध गराउँछ, त्यो सबै अरू निकायहरूलाई काम गर्नलाई सहयोग पुर्याउने काम गर्छ। त्यसैले त्यस्तोलाई हामी एक्जिलरी एजेन्सी वा एक्जिलरी यो चाहिँ अर्गनाइजेसन भनेर भन्छौँ। अब त्यस्तै सङ्गठनलाई हामी मानिसको संलग्नताका हिसाबले दुई किसिमले औपचारिक र अनौपचारिक पनि भन्छौँ होइन, फर्मल अर्गनाइजेसन, इनफर्मल अर्गनाइजेसन भन्ने पनि हुन्छ। र धेरै तपाईँहरूले चाहिँ यो गाइडहरूमा पढ्ने सङ्गठनका प्रकार भनेको चाहिँ यो के हो त भन्दाखेरि अर्को तरिकाले पढ्नुहुन्छ, त्यसलाई हामीले ब्रोडली के भन्न सक्छौँ भने खास गरिकन चाहिँ यो पिरामिड स्वरूपको सङ्गठन, च्याप्टो स्वरूपको सङ्गठन भनेर पढ्ने, त्यसपछि डम्बेल सङ्गठन, म्याट्रिक्स सङ्गठन भनेर पढ्छौँ। यिनीहरू चाहिँ फेरि त्यो प्रकार भन्दा पनि सङ्गठनका स्वरूप हुन् तिनीहरू चाहिँ है, सङ्गठनका स्वरूप चाहिँ एउटा पिरामिड हुन्छ ठाडो आकारको, अर्को चाहिँ च्याप्टो हाइरार्की कम भएको, अर्को चाहिँ यो म्याट्रिक्स, म्याट्रिक्स भनेको अस्थायी किसिमको हुन्छ, म्याट्रिक्स भनेको आयोजनाको सङ्गठन म्याट्रिक्स हुन्छ, त्यो चाहिँ विभिन्न एजेन्सीबाट फरक फरकबाट मान्छे ल्याउने, निश्चित अवधिका लागि तिनीहरूलाई काम लगाउने र त्यो अवधिमा कुनै प्रोजेक्ट सम्पन्न भएपछि डिजल्भ हुने सङ्गठन म्याट्रिक्स भन्ने, मोर इफेक्टिभ वे अफ डुइङ वर्क, इफिसियन्ट ढङ्गले गर्नका लागि हामीले कुनै आयोजना भयो भने छुट्टै दरबन्दी सिर्जना गर्दैनौँ। अब हामीले के गर्छौँ भन्दा महालेखाबाट लेखाको कर्मचारी लान्छौँ, प्रशासनको सामान्य प्रशासन मन्त्रालयबाट लान्छौँ, कानुन अधिकृत चाहियो कानुन मन्त्रालयसँग माग्छौँ, अनि अरू परामर्शदाताहरू लिन्छौँ होला, अनि त्यसपछि 2 वर्ष 5 वर्षका लागि बनाउँछौँ, त्यसपछि त्यो के हुन्छ डिजल्भ हुन्छ, त्यसलाई हामी मेट्रिक्स भन्छौँ। अर्को एउटा डम्बेल भन्ने छ, द्याट इज नट इन प्र्याक्टिस, त्यो चाहिँ इन्टेलेक्चुअल लेभलको एकाडेमिक काम गर्ने सङ्गठनमा चाहिँ कुनै हाइरार्की नहुने, समान तहका मान्छेहरू रहने, रिसर्च गर्ने, स्टडी गर्ने, अनि थिङ्क ट्याङ्कको काम गर्ने सङ्गठनहरू चाहिँ डम्बेल अर्गनाइजेसन भन्नेहरू हुन्छन्। यसरी पनि हामीले सङ्गठनलाई चाहिँ प्रकार भनेर तपाईँले जाँचमा यो पनि मान्छेले खोज्ने भएकोले यो पनि लेखिदिनुपर्छ, सङ्गठनलाई पिरामिड, च्याप्टो, अनि त्यसपछि गएर म्याट्रिक्स र डम्बेल गरेर चार प्रकारमा पनि विभाजन गर्ने गरिएको छ। अब यो चाहिँ सङ्गठनको स्वरूपका आधारको विभाजन। सो लेट्स रिकल वान्स है, एउटा स्ट्रक्चरका आधारमा चारवटा भने मैले, दोस्रो मैले के का आधारमा भने त भन्दाखेरि उद्देश्यका आधारमा दुईवटा भने, त्यसपछि प्रकृतिका आधारमा पनि चारवटा भने कार्य प्रकृतिका आधारमा, त्यसपछि गएर मैले चाहिँ यसको स्वरूपका आधारमा पनि चारवटा प्रकारका सङ्गठनहरू भने। यति गरेपछि तपाईँले यी नाम मात्रै लेख्यो भने जाँचलाई पुग्छ। प्रकारको कुरा गर्दाखेरि अब नेपालमा यसको अवस्था, प्रयोगको अवस्थाबारे टिप्पणी गर्नुहोस् भनेको चाहिँ के हो भन्दा, नेपालमा अधिकांश सङ्गठन संरचनाहरू परम्परागत पिरामिड आकारका छन् र ती सङ्गठनहरू चाहिँ मेकानिस्टिक किसिमका छन् है, मेकानिस्टिक यान्त्रिक प्रकृतिका छन्। परिवर्तनलाई ग्रहण गर्ने, सहभागितामूलक, यो पदसोपान यानि कि हाइरार्की कम भएका, अनि त्यसपछि जीवन्त प्रकृतिका सङ्गठनहरूको हामीले अवलम्बन गर्न सकेका छैनौँ। आयोजनाहरूको व्यवस्थापनमा हामीले प्रोजेक्ट म्याट्रिक सङ्गठनको प्रयोग चाहिँ गरेका छौँ, तर तिनीहरू आयोजनाको सम्पन्न अपेक्षित समयमा नहुने गर्दाखेरि ती सङ्गठन नै स्थायी जस्ता सङ्गठन भएर रहनुपर्ने अवस्था छ, लामो समयसम्म तिनीहरू रहिरहन्छन् भनेर। अनि त्यसपछि गएर हामी कहाँ चाहिँ इनफर्मल, अघि मैले एउटा चाहिँ प्रकृतिका आधारमा के अरे संलग्नताका आधारमा फर्मल र इनफर्मल भनेको थिएँ, इनफर्मल अर्गनाइजेसनको पनि ठुलो महत्त्व हुन्छ व्यवस्थापनमा। हामी कहाँ इनफर्मल अर्गनाइजेसनलाई चाहिँ डिस्करेज गर्ने प्रवृत्ति छ, अनौपचारिक सङ्गठन संरचनालाई चाहिँ प्रोत्साहन गरिँदैन। अनौपचारिक भनेको चाहिँ सङ्गठनभित्रको सङ्गठनलाई अनौपचारिक भनिन्छ, जस्तो एउटा अर्गनाइजेसनभित्र पाँचजना कर्मचारीहरूको ग्रुप छ भने त्यो इन्फर्मल ग्रुप हो, इन्फर्मल अर्गनाइजेसन हो, त्यो सम्पत्ति हो सङ्गठनका लागि, त्यसको कलेक्टिभ कपासिटी कम्पिटेन्सीलाई लिन सक्नुपर्छ सङ्गठनले, तर हामी चाहिँ त्यसलाई डिस्करेज गर्छौँ, त्यो खालको चरित्र छ। र सङ्गठनहरू यो चाहिँ नतिजामुखी भन्दा पनि बढी प्रक्रियामुखी र पदसोपानमुखी भएको कारणले गर्दाखेरि नेपालको सार्वजनिक व्यवस्थापनका सङ्गठनले अपेक्षित नतिजा दिन सकेका छैनन् भनेर यसरी टिप्पणी गर्नुपर्छ। के व्यवस्था छन्, के समस्या छन्, दुइटै थोरै थोरै पोइन्ट लेखेको छ यसमा। अब अर्को चाहिँ नेपालको सार्वजनिक प्रशासनमा सङ्गठनको प्रयोगका सम्बन्धमा भएका समस्याहरू पहिचान गर्दै तिनको समाधानका लागि व्यावहारिक सुझाव दिनुहोस् भनेपछि, अब यसमा तपाईँले जति पनि लेख्न सक्नुहुन्छ। नेपालमा नम्बर एक त नेपालमा तल्लो तह सर्भिस डेलिभरी गर्ने तह, सार्वजनिक प्रशासनको बेस लेभल सर्भिस डेलिभरी गर्ने तहमा धेरै काम छ, सेवा प्रवाह गर्ने, जनताको नजिक रहेर जनताको प्रत्यक्ष सरकारको रूपमा काम गर्ने तहमा सङ्गठनको संरचना कम छ, कमजोर छ, दरबन्दी पर्याप्त छैन। तर माथिल्लो तह जहाँ नीति निर्माण गर्ने थोरै मान्छे भए पुग्छ, त्यो ठाउँमा चाहिँ अनावश्यक भद्दा सङ्गठन संरचना छ। त्यसैले गर्दाखेरि यो चाहिँ कस्तो किसिमको भएको छ त भन्दाखेरि, खासमा सङ्गठन हुनुपर्ने चाहिँ बाई नेचर चाहिँ केही हदसम्म फ्ल्याट पिरामिड भनौँ न, च्याप्टो तल धेरै फुकेको अनि माथि अन्तिममा गएर चुच्चो हुने, माथि माथि गएपछि कर्मचारी सङ्गठन कम हुने र तल चाहिँ ज्यादै फैलिएको हुनुपर्ने हो अहिले पछिल्लो समयमा बाई नेचर पिरामिड। तर पिरामिड भनेको ठ्याक्कै इजिप्सियन पिरामिड जस्तो होइन कि, ट्रायंगल टाइपको हुनुपर्ने हो। तर अब हाम्रो चाहिँ के भएको छ त भन्दाखेरि, तल सुकेको माथि फुकेको किसिमको भयो, सोली टाइपको भयो, त्यो चाहिँ राम्रो होइन। त्यसैले के भएको छ त भन्दाखेरि, सेवा प्रवाह तहमा जनतालाई प्रत्यक्ष सेवा दिनुपर्ने, विकास निर्माण कायम गर्नु पर्ने ठाउँमा सङ्गठन संरचनाहरू पनि सीमित छन्, दरबन्दी सीमित छ, कर्मचारीहरू सीमित छन्, त्यसैले गर्दा सेवा प्रवाह नराम्ररी प्रभावित भएको छ। माथिल्लो तहमा अत्याधिक कर्मचारी र संरचना अननेसेसरी, जस्तो 56-57 विभाग छन्, दे आर नट नेसेसरी, 4-5 चाहिन्छ होला, जस्तो इमिग्रेसन डिपार्टमेन्ट चाहिन्छ, पासपोर्ट डिपार्टमेन्ट चाहिन्छ, अथवा डिएफटी क्युसी भन्छ, यो चाहिँ खाद्य तथा गुण नियन्त्रण विभाग, जसले चाहिँ प्रमाणपत्र जारी गर्छ यो गुणस्तरीय छ भनेर, त्यो चाहिन्छ होइन। राजस्व अनुसन्धान विभाग यो चाहिन्छ होला होइन, अनि आन्तरिक राजस्व विभाग यो चाहिन्छ होला, अनि हाम्रो यो चाहिँ के भन्छ यो चाहिँ सुरक्षाको जुन छ राष्ट्रिय अनुसन्धान विभाग यी चाहिन्छ होला, तर अरू तीभन्दा बाहेक खाने पानी विभाग, डोलीडार विभाग भन्ने छ विभाग छ होइन, आपूर्ति व्यवस्था विभाग भन्ने छ, अब सँगसँगै मन्त्रालयमा पनि त्यसैको महाशाखा हुन्छ, उतातिर विभाग हुन्छ, यो चाहिँ एकदमै डुप्लिकेसन छ, यो अननेसेसरी सङ्गठन बनाइएको छ, एउटै मन्त्रालयमा दुईवटा तिनवटा सचिव राखिया छ होइन, मन्त्रालयहरू सङ्घीयतामा तल सात त्यहाँ 21 तल मन्त्रालय छन्, अनि यहाँ आएर फेरि 24-25 मन्त्रालय केन्द्रमा पनि छँदैछन् होइन, भनेपछि यो माथि चाहिँ अननेसेसरी छ भनेर भन्नुपर्छ। अर्को स्वरूपको कुरा गर्दा यो पिरामिड उच्च हाइरार्की भएको रिजिड मेकानिस्टिक सङ्गठन छ, त्यो अर्को समस्या हो। अर्को समस्या भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो सङ्गठनहरू चाहिँ कार्य विश्लेषणका आधारमा काम अनुरूपका सङ्गठन बन्दैनन् कि, पहिला सङ्गठन बनाएर काम खोज्ने चलन छ, त्यसैले गर्दा त्यहाँनिर सिभियर मिसम्याच अफ नेचर अफ जब एन्ड स्ट्रक्चर अफ अर्गनाइजेसन, त्यो पनि समस्या छ। जब एनालिसिसका आधारमा संरचना बन्नुपर्ने, तर पहिला संरचना खडा गरेर अनि त्यसपछि काम खोज्ने हाम्रो चाहिँ चलन छ, त्यो पनि समस्या छ। अर्को हामीले संसारमा विकास भएका अघि मैले भने नि भर्चुअल अर्गनाइजेसनहरू, नेटवर्क अर्गनाइजेसनहरू अथवा इन्फर्मल अर्गनाइजेसनहरू, तिनीहरूको प्रयोग चाहिँ हामीले गर्न सकेका छैनौँ, अत्यन्तै न्यून गरेका छौँ, त्यो कारणले गर्दाखेरि पनि हाम्रो सङ्गठनहरू प्रभावकारी छैनन्। अर्को हामीले अस्थायी प्रकृतिको काम गर्न पनि स्थायी सङ्गठन स्थापना गरिदिन्छौँ, यानि कि हामीले यो प्रोजेक्ट म्यानेजमेन्ट अप्रोचबाट धेरै काम गर्नुपर्ने हो, त्यो गर्न सकेका छैनौँ, अर्थात् म्याट्रिक्स अर्गनाइजेसनको प्रयोग हामीले अत्याधिक मात्रामा गर्न सकेका छैनौँ, अस्थायी प्रकृतिका काममा स्थायी संरचना खडा गर्ने। अर्को चाहिँ अब हामीले सङ्गठनभित्र टेक्नोलोजी इन्ड्युसमेन्ट गरेर ह्युमन रिसोर्सलाई कटौती गर्नुपर्ने हो, थोरै कर्मचारी राखेर प्रविधिको प्रयोग गरेर धेरै काम गर्नुपर्ने हो, तर हामीले के गरेका छौँ त भन्दा प्रविधिको उपयोग एकदम कम गरेका छौँ। जस्तो उदाहरणका लागि हामी कहाँ अहिले चाहिँ 86,000 दरबन्दी छ, दरबन्दी त बढी छ तर चाहिँ 86,000 निजामती कर्मचारी छन्, अब त्यो अहिले समायोजन भएर अलिअलि फेरबदल भयो भने एकछिनलाई केन्द्रमा हाम्रो चाहिँ अहिले सङ्घमा हाम्रो झनै 58,000 हाराहारीमा दरबन्दी छ। अब त्यसमा सबभन्दा धेरै दरबन्दी कसको छ भन्दा कार्यालय सहयोगी, अनि त्यसपछि हल्का सवारी चालक, अनि त्यसपछि गएर यो ना खरिदार, तल्लो तहका पदहरूको छ। तर अब कहाँ तल्लो तहका पदहरू चाहिन्छ त भन्दा ओडामा त चाहियो, खरिदार चाहियो, नासु चाहियो, कृषिको पनि जेटिए चाहियो, भेटनरीको चाहियो होइन, अनि त्यसपछि गएर शिक्षाको प्रास चाहियो होला। तल्लो तहमा चाहिँ नासु खरिदार धेरै चाहिन्छ वाइडली, किनभने डेलिभरीको काम गर्नुपर्ने हुन्छ, इन्टरेक्ट गरेर कन्ट्याक्ट गरेर। तर मन्त्रालयमा त्यो किन चाहियो, यस्तो मन्त्रालयमा एकजना सहसचिव हुन्छ, सहसचिवकोमा पिए हुन्छ, पिएले उसको रुटिन मेन्टेन गरिदिने काम, फोन रिसिभ गरेर भित्र दिने काम। पहिला पहिला मान्छे के हुन्थ्यो त भन्दाखेरि शौखिन हुन्थे, अब हाकिम भएपछि यस्तो चाहिँ आफैले सबै काम गर्नु हुँदैन भन्ने हुन्थ्यो, अथवा उसँग कला पनि हुँदैन थियो, उसले सबै कुरा स्मार्टली म्यानेज गर्न पनि सक्दैन थियो। माथिल्लो तहमा गएपछि जब बर्डन पनि धेरै हुन्छ, जब बर्डन पनि, अनि त्यसपछि गएर ड्राइभर होइन। अब तपाईँले खास गरिकन जस्तो अब कार्यालय सहयोगीकै कुरा गर्ने भने हाम्रो प्रत्येक मिटिङमा किया सर्भ गर्ने चलन हुन्छ, अब तर तपाईँ चाहिँ अन्ततिर विदेशतिर जानुभयो भने त्यसरी सर्भ गर्ने भन्ने हुँदैन। अब कार्यालय सहयोगी त चाहिन्छ, तर एउटा मन्त्रालयमा 2-3-5 कति भए हुन्छ होला, कुनै कर्मचारीले प्रत्येक फ्लोरमा चाहिँ अब भनौँ यो लन्च रुम, त्यसपछि कफी मसिन, टी भनौँ न कफी मसिन, यो राखिदिएपछि आफैले गर्ने, आफ्नो गिलास आफै मान्ने गर्न सकिन्छ र संसारभरि हुने त्यही नै होइन। त्यो गर्यो भने कार्यालय सहयोगको सङ्ख्या घट्यो। अर्को सहसचिवको पिए हटाइदियो भने एकजना नासुको दरबन्दी हट्यो, अब तपाईँहरूलाई हाम्रो जागिर कम हुन्छ अवसर भन्ने लाग्ला, तर त्यो त्यसलाई मैले हटाउनुपर्छ भने होइन, तल्लो तहमा लानु पर्छ। त्यसपछि ड्राइभर आफैले ड्राइभ गर्ने गर्यो भने यो चाहिँ ड्राइभर हट्यो, त्यसैले यो स्किल र टेक्नोलोजी इन्ड्युस गरेर अब कम्प्युटर अपरेटर भन्ने अहिले त अलिक कम भयो, प्रत्येक हाकिमको एउटा एउटा कम्प्युटर अपरेटर, तपाईँले कागजमा लेखेर दिनुहोस् उसले टाइप गर्छ प्रिन्ट गर्छ फेरि सच्याउनुहोस् अनि ल्याएर अनि सही सही गर्नुहोस् त्यो सबै आफैले गर्दाखेरि यसरी चाहिँ डाउन साइजिङ गर्न सकिन्छ टेक्नोलोजी र स्किलको माध्यमद्वारा। अब हाम्रा सङ्गठनमा यो छैन, अहिले पनि त्यही नै पद्धति छ, प्रविधिको प्रयोग र सिपको प्रयोग हामीले बढाएर सङ्गठनलाई लिन बनाउन चुस्त दुरुस्त बनाउन सकेका छैनौँ, त्यो पनि समस्या छ। अब धेरैले नजान्ने नभन्ने र जाँचमा नलेख्ने तर लेख्यो भने धेरै नम्बर आउने एउटा पोइन्ट चाहिँ के हो त भन्दा हाम्रो अर्गनाइजेसनल स्ट्रक्चर चाहिँ इथिकल छैन। इथिकल भनेको के हो त भन्दा भ्रष्टाचारलाई दुरुत्साहन गर्ने खालको, कर्मचारीले चाहेर भ्रष्टाचार गर्न नसक्ने खालको संरचना छैन। त्यो भनेको कस्तो संरचनामा सम्भव हुन्छ त भन्दा ट्रान्सप्यारेन्सी भएको, अकाउन्टेबिलिटीको क्लियर यो चाहिँ पिक्चर भएको अथवा अकाउन्टेबिलिटीको क्लियर सिस्टम भएको र थोरै हाइरार्की भएको अनि त्यसपछि वेल डिफाइन्ड रोल्स एन्ड रेस्पोन्सिबिलिटी भएको, यति मात्रै भयो भने हेर्नु है सङ्गठनमा कसले के गर्ने भन्ने स्पष्ट तोकिएको छ, त्यो तोकिएको कुरा सार्वजनिक गरिएको छ अनि सङ्गठनलाई तिर्नुपर्ने दस्तुर शुल्क त्यसका लागि चाहिने डकुमेन्टको कुराहरू पनि सार्वजनिक गरिएको छ अनि त्यसपछि गएर अब तहहरू एकदमै थोरै छन्, सङ्गठनका तहहरू थोरै छन् अनि त्यस्तै काम गर्ने कार्यविधिहरू सरल छन् भने त्यस्तो सङ्गठनमा चाहिँ अब अनइथिकल कारोबार हुन सक्दैन। अनि अब आइटीको युज छ, अब सबै कुरा अनलाइन सिस्टमबाट हुन्छ भने अब त्यहाँ अनइथिकल हुन सक्दैन। त्यसैले हाम्रो अर्गनाइजेसन स्ट्रक्चरहरूमा के समस्या छ त, सङ्गठनमा के समस्या छ त भन्दा इथिकल, ल्याक अफ इथिकल स्ट्रक्चर है, सदाचारी सङ्गठन संरचनाको अभाव छ जसले संरचना आफै यस्तो छ कि भ्रष्टाचारलाई प्रोत्साहन गर्छ। अब तपाईँलाई सिम्पल मोटरसाइकल चढ्ने स्कुटर चढ्ने धेरै हुनुहुन्छ होला, लाइसेन्स रिन्यू गर्न बागमती कार्यालयमा वा कुनै पनि कार्यालयमा, बागमतीमा उदाहरण एकदम टिपिकल, जानुभयो भने तपाईँ त्यो सङ्गठनभित्र प्रवेश गर्नै पर्दैन, पाउनुहुन्न वा चाहिँ त्यहाँ सबै बिचौलियाहरूले गर्ने हो, किनभने सिस्टम सबै कागजी फाइल त्यो कहाँ लगेर खाँदेको छ, कहाँ फालिराखेको हुन्छ अनि त्यो खोज्नलाई यति झन्झटिलो छ। अब त्यही चिजलाई अनलाइन गरिदियो भने त भेरी सिम्पल, तपाईँको लाइसेन्स एक महिनापछि रिन्यू गर्नुपर्छ भनेदेखि अब एक महिना अगाडि तपाईँले अनलाइनबाट एप्लाई गर्नुहुन्छ, त्यहाँ कर्मचारीले म्याचिङ गर्छ, तपाईँ सबै क्राइटेरिया मिट गर्नुहुन्छ, त्यो लाइसेन्सलाई तपाईँ उसले चाहिँ के गरिदिन्छ, रिन्यू गरिदिन्छ अनि त्यसपछि सिम्पल त्यो लाइसेन्स चाहिँ अब डिजिटल लिने हो भनेदेखि उसले त्यहाँ प्रिन्ट गरेर ठिक्क पारेर राख्छ, डिस्ट्रिब्युसन गर्ने बेलामा मात्रै तपाईँ गए भयो। वा विदेशहरूतिर त के हुन्छ भने पोस्टल सिस्टमबाट तपाईँको घरमै आउँछ, त्यो तिर्नुपर्ने चार्ज अनलाइनबाट तिरिहाल्नुहुन्छ, सबै भएपछि उहाँ प्रिन्ट हुन्छ, प्रिन्ट भइसकेपछि तपाईँको एड्रेसमा यो पोस्टल सर्भिसबाट, हाम्रो देशमा हुलाक ध्वस्त भयो तर सबै ठाउँमा आइटी जहाँ जहाँ प्रयोग हुन्छ त्यहाँ हुलाक चाहिँ अनिवार्य चाहिन्छ। पोस्टल सिस्टम सो इम्पोर्टेन्ट है, फिजिकल्ली गर्नुपर्ने वस्तुको आदान प्रदान चाहिँ हुलाकले गर्छ। यसरी यो खालको इथिकल अर्गनाइजेसन स्ट्रक्चर छैन, टेक्नोलोजीको प्रयोग भएको छैन आदि इत्यादि भनेर यसका समस्याहरू लेख्न सक्नुहुन्छ, समाधानलाई त्यसलाई उल्टाउने हो, त्यसको मैले यहाँ भनिराख्नै परेन। अब अर्को चाहिँ एउटा फरक विषय, यहाँ हामीले अहिलेसम्म काहीँ पनि नपढेको र व्यवस्थापन पढ्नेहरूलाई त अलिअलि थाहा हुन्छ, म्यानेजमेन्ट नपढ्नेहरूलाई चाहिँ थाहा नहुने अनि एकदम गाह्रो जस्तो लाग्ने तर धेरै सरल विषय छ। एउटा त्यो विषय भनेको चाहिँ के हो त भन्दा ओडी भन्छ, अर्गनाइजेसनल डेभलपमेन्ट अथवा अर्गनाइजेसन अर्गनाइजेसनल डेभलपमेन्ट ओडी। ओडी भनेपछि तपाईँहरूले एडमिनिस्ट्रेटिभ रिफर्म, चेन्ज म्यानेजमेन्ट यस्ता कुराहरू त पढ्नु भएको छ होइन, परिवर्तन व्यवस्थापन अनि त्यस्तै गरिकन यो के अरे प्रशासन सुधार यस्ता कुराहरू चाहिँ पढ्नु भएको छ तर ठ्याक्कै ओडी भनेर पढ्नु भएको छैन। त्योसँग मिल्दोजुल्दो हुन्छ ओडी चाहिँ, अर्गनाइजेसनल डेभलपमेन्ट भनेको चाहिँ प्रशासन सुधारसँग मिल्दोजुल्दो खालको हुन्छ है। त्यसैले मैले तपाईँहरूलाई एकदम छोटोमा बुझाउनु पर्दा अर्गनाइजेसनल डेभलपमेन्ट भनेको के हो त भनेर बुझाउनु पर्दाखेरि चाहिँ यो भनेको कुनै पनि सङ्गठनको योजनाबद्ध सुधार र परिवर्तनसँग सङ्गठनलाई आबद्धता गराउने यत्न हो, यानि कि सङ्गठनमा व्यवस्थापकीय तहबाट सङ्गठनका समग्र पक्षहरूको योजनाबद्ध सुधार गर्दै वातावरणमा आएको परिवर्तनसँग सङ्गठनलाई एकीकृत गर्ने अथवा समाहित गर्ने वा त्योसँग आबद्धता गराउने, एडजस्ट गराउने प्रक्रियालाई चाहिँ हामी अर्गनाइजेसन डेभलपमेन्ट भन्छौँ। अर्थात् ओडी इज ए प्रोसेस अफ प्लान म्यानेजमेन्ट अफ चेन्ज इन ओभरअल सिस्टम कल्चर नर्म्स एन्ड भ्यालु अफ एन अर्गनाइजेसन फर मेकिङ द्याट अर्गनाइजेसन एडप्टेबल टु द चेन्ज द्याट अकर्स इन द इन्भाइरोमेन्ट। है, यो भनेको सङ्गठनको मूल्य, प्रवृत्ति, प्रणाली अनि के भन्छ कल्चर संस्कृतिमा समग्रमा व्यवस्थापनको प्रयत्नद्वारा योजनाबद्ध ढङ्गले परिवर्तन ल्याउने, सुधार गर्ने प्रक्रिया हो। अनि त्यो गरेर के गर्ने त भन्दा वातावरणमा आएको परिवर्तनसँग, वातावरणमा आएको फेरबदलसँग सङ्गठनलाई के गर्ने, एडजस्ट गर्ने प्रक्रिया पनि हो। त्यसैले सङ्गठनात्मक विकास भनेको इट्स ए भेरी ब्रोड कन्सेप्ट अफ मेकिङ एन अर्गनाइजेसन एडप्टेबल टु द इन्भाइरोमेन्टल चेन्ज बाई ब्रिङ्गिङ ए चेन्ज ओर रिफर्म ओर एडजस्टमेन्ट इन इट्स भ्यालु सिस्टम नर्म्स कल्चर स्ट्रक्चर पोलिसी स्ट्राटेजी इन ए कम्प्रिहेन्सिभ म्यानर। यहाँ मैले तिन चारवटा कुरा भने, यो सङ्गठनात्मक विकास वा सङ्गठन विकास भनेको चाहिँ तल्लो तहबाट हुने यस्तो काम होइन, यो म्यानेजमेन्टले प्रयत्न गर्नु पर्यो है, म्यानेजमेन्टको इनिसिएसनमा हुने हो, म्यानेजमेन्टको लिडरसिपमा हुने हो। र यो पार्ट पार्ट एउटा एउटा खण्डमा गरिने सुधार होइन, यो के हो त भन्दा कम्प्रिहेन्सिभ रिफर्म हो। कम्प्रिहेन्सिभ रिफर्म कसको, अर्गनाइजेसनको, के कुराको त, सङ्गठनको मूल्यको होला, सङ्गठनको सोचको होला, सङ्गठनका रणनीतिको होला, सङ्गठनको संस्कृतिको होला, प्रणालीको होला, प्रविधिको होला, यी सबै कुराको है, व्यवहारको होला, यी सबै कुराको समष्टिगत परिवर्तन, समष्टिगत सुधार के का लागि भन्दाखेरि वातावरणमा आएको परिवर्तनसँग सङ्गठनलाई एडजस्ट गर्नका लागि, सङ्गठनलाई समाहित गर्नका लागि। र त्यो सबै गरेर के हुन्छ त भन्दा टु इन्हान्स अर्गनाइजेसनल इफेक्टिभनेस। इफ द अर्गनाइजेसन क्यान नट एडप्ट द चेन्ज इन इन्भाइरोमेन्ट देन इट कान्ट बी इफेक्टिभ, परिवर्तन हुँदैन। जस्तो उदाहरणको लागि तपाईँले कुनै सङ्गठन छ, तपाईँले एकछिनलाई उत्पादन गर्नुहुन्छ कुनै वस्तु, अब बजारमा लानुहुन्छ, बजारमा लाँदाखेरि मार्केटमा यस्तो चेन्ज आयो कि उपभोक्ताको टेस्ट परिवर्तन भयो, उपभोक्ताको चोइसेस परिवर्तन भयो, तपाईँकै जस्तो अर्को उत्पादन वस्तु उत्पादन गर्नेको वस्तुको मूल्य परिवर्तन भयो होइन, अनि त्यसपछि गएर चाहिँ यो उनीहरूको प्रविधि परिवर्तन भयो भनेदेखि त अब तपाईँ त्यो परिवर्तन अनुकूल आफू एडजस्ट हुनु भएन भने त कान्ट सर्भाइभ नि तपाईँ यो, अनि तपाईँको अर्गनाइजेसन इफेक्टिभ त हुँदै हुँदैन। त्यसैले यो सबै गर्नु भनेको सङ्गठनलाई वातावरणीय परिवर्तन अनुकूल बनाउनु र त्यो बनाएर आफ्नो प्रभावकारिता अभिवृद्धि गर्नु। त्यो गर्नलाई ओडीमा के गरिँदो रहेछ भने त व्यवस्थापनको प्रयत्नमा, व्यवस्थापकीय कदममा, व्यवस्थापकीय योजनाबद्ध प्रयत्नमा सङ्गठनको लक्ष्य उद्देश्यदेखि लिएर प्रविधि प्रणाली संस्कृति मूल्य धारणा होइन रणनीति टेक्नो प्रविधि संरचना यिनीहरूमा समष्टिगत रूपमा सुधार गर्ने प्रयत्न गरिँदो रहेछ। सो इट इज अलमोस्ट लाइक ए काइन्ड अफ चेन्ज म्यानेजमेन्ट, इट इज अलमोस्ट लाइक ए काइन्ड अफ के पनि हो त भन्दाखेरि एडमिनिस्ट्रेटिभ रिफर्म भनेर हामीले पढ्छौँ, प्रशासन सुधार, त्यो जस्तै नै कुरा हो खास गरिकन। त्यसैले यसमा हामी के न हो भनेर हामीले यसलाई चाहिँ बुझ्नु पर्दैन। किन ओडी भनेको त भन्दा सङ्गठन निरन्तर विकसित परिमार्जित समृद्ध र उच्च कार्य सम्पादन युक्त बनाउने प्रयत्न भएको कारणले गर्दा यसलाई अर्गनाइजेसनल डेभलपमेन्ट भनेको हो। र यो चाहिँ के हुन्छ भने इट इज ए काइन्ड अफ क्रिटिकल एक्सन, यो ज्यादै महत्त्वपूर्ण काम हो सङ्गठनात्मक विकास, किनभने सङ्गठनात्मक विकासमा ध्यान दिएन भनेदेखि सङ्गठनले परिवर्तित सन्दर्भ वा वातावरण अनुकूल आफूलाई एडजस्ट गर्न सक्दैन र आफ्नो प्रभावकारिता सुनिश्चित गर्न सक्दैन मार्केटमा। त्यसैले इट इज ए क्रिटिकल एन्ड इट इज ए साइन्स बेस्ड प्रोसेस पनि भनिन्छ, यो विज्ञानमा आधारित प्रक्रिया हो, भनेर भनिन्छ, यसको त्यो फिक्स स्टेप्सहरू हुन्छन् एक पछि अर्को के गर्ने भन्ने, अहिले त्यो पनि मैले कुरा गर्छु होइन। र यो सबै गरिकन यसले चाहिँ इट इज अबाउट बिल्डिङ द कपेसिटी अफ एन अर्गनाइजेसन टु ब्रिङ चेन्ज इन ए कम्प्रिहेन्सिभ म्यानर। यो चाहिँ समष्टिगत रूपमा परिवर्तन ल्याउनका लागि र परिवर्तनलाई ग्रहण गर्नका लागि सङ्गठनको क्षमता बढाउनसँग सम्बन्धित हुन्छ। त्यसैले यो चाहिँ के हो त भन्दा साइन्टिफिक प्रोसेस हो र यो एकदमै क्रिटिकल हुन्छ सङ्गठनमा भनेर भनिन्छ। यसरी हामीले सङ्गठनात्मक विकासलाई परिभाषित गर्न सक्छौँ। अर्थात् तिनवटा कुरा चाहिँ तपाईँले यो इट इज ए प्लान्ड एक्सन, एउटा जहिले पनि नभुल्नु होला, यो योजनाबद्ध प्रयत्न हो, कार्य हो। अनि त्यसपछि इट इज ए कम्प्रेहेन्सिभ इन अप्रोच, दृष्टिकोणको हिसाबले अथवा यो विधिको हिसाबले समष्टिगत हुन्छ, पार्ट पार्टमा यसले गर्दैन। अनि त्यसपछि इट इज इन दि इनिसिएसन अफ टप लेभल म्यानेजमेन्ट, यो चाहिँ माथिल्लो तहको व्यवस्थापनको प्रयत्नमा, व्यवस्थापनको नेतृत्वमा हुने गर्छ भनेर भन्नु पर्यो। अनि फर वाट भन्दा टु ब्रिङ एन एडजस्टमेन्ट इन अर्गनाइजेसन टु म्याच विथ द चेन्ज द्याट अकर्स इन इन्भाइरोमेन्ट, वातावरणमा देखा पर्ने परिवर्तनसँग मेल खाने बनाउनका लागि सङ्गठन। अनि फेरि त्यो के का लागि त भन्दा टु इन्स्योर द इफेक्टिभनेस अफ अर्गनाइजेसन, सङ्गठनको प्रभावकारिताईलाई सुनिश्चित गर्नका लागि सङ्गठनात्मक विकास गर्ने हो। त्यसैले यो सङ्गठनको प्रभावकारितामा यसको महत्त्व के हुन्छ भनेर भनेको छ, इट्स भेरी सिम्पल। अब यो त तपाईँले आफैले बनाउन पनि सक्नुहुन्छ यसको महत्त्व अब्जेक्टिभ भनेर चाहिँ है। यसमा त अब एउटा के गर्छ त यसले भन्दाखेरि, वातावरणमा आएको परिवर्तनलाई सङ्गठनले व्यवस्थापन गर्न सहज हुन्छ, परिवर्तन ग्रहण गर्न, परिवर्तन व्यवस्थापन गर्न सक्ने क्षमता सङ्गठनको बढाउँछ, त्यसैले यो एउटा भयो। दोस्रो महत्त्व के हुन्छ त भन्दा डेफिनेटली सङ्गठनको उत्पादकत्व अभिवृद्धि गर्छ, कार्य सम्पादनमा सुधार गर्छ, एकदमै भयो। यसको परिणामस्वरूप सङ्गठनात्मक प्रभावकारिता अभिवृद्धि हुन्छ, अर्गनाइजेसनल इफेक्टिभनेस अभिवृद्धि हुन्छ होइन। अर्को चाहिँ के पनि हुन्छ त भन्दाखेरि सङ्गठनभित्र, यो ओडीको चाहिँ एउटा महत्त्वपूर्ण पाटो चाहिँ के हुन्छ भनेदेखि, सङ्गठनभित्र मान्छेहरूका बिचमा इन्टरपर्सनल रिलेसनलाई स्ट्रेन्थेन गरिदिन्छ है। चेन्जको प्रोसेसमा मल्टी एक्टर विद इन अर्गनाइजेसन इन्भल्भ हुन्छन्, तिनीहरूका बिचमा इन्टरेक्सन हुन्छ, अथोरिटीको एलोकेसन नमिलेकोमा रिएलोकेट हुन्छ, अनि मान्छेहरूका जिम्मेवारीहरू स्पष्ट रूपमा तोकिन्छन्। यी सबै कुराले गर्दाखेरि इन्टरपर्सनल रिलेसन, ग्रुप बिहेभियर, अनि त्यसपछि इन्टर ग्रुप रिलेसन, व्यक्ति व्यक्ति बिचको सम्बन्ध, समूह समूह बिचको सम्बन्ध र सामूहिकताको व्यवहारलाई प्रवर्धन गर्छ सङ्गठनात्मक के अरे विकासले, ओडीले। यो अर्को महत्त्व हुन्छ भने अर्को ओडीले के गर्छ त भन्दा सङ्गठनमा रहेका समस्याहरूको समयमै पहिचान गरी समाधान गर्न मद्दत गर्छ। इट हेल्प्स अन आइडेन्टिफाइङ एन्ड रिजल्भिङ द प्रब्लम इन अर्गनाइजेसन, त्यो अर्गनाइजेसनमा स्ट्रक्चरको हुनसक्छ, अथोरिटी एलोकेसनको हुनसक्छ, कार्य पद्धति कार्य विधिको हुनसक्छ, वा चाहिँ प्रविधिको हुनसक्छ, सबै खाले समस्याहरू पहिचान र सुधार गर्ने मौका पनि यसले के दिन्छ, मौका दिन्छ। अर्को यो सबै भएपछि इट अल्सो इन्हान्सेस इम्प्लोइज सेटिस्फ्याक्सन है, कर्मचारीको सन्तुष्टिलाई पनि अभिवृद्धि गरिदिन्छ अर्गनाइजेसनल डेभलपमेन्टले है। त्यस्तै गरिकन इट हेल्प्स अन म्यानेजिङ चेन्ज एन्ड म्यानेजिङ कन्फ्लिक्ट, यो परिवर्तन व्यवस्थापन र द्वन्द व्यवस्थापनमा पनि यसले के गर्छ, मद्दत पुर्याउँछ। त्यस्तै गरिकन इट इन्हान्सेस ओर इट प्रमोट्स इम्प्लोइ पार्टिसिपेसन, कर्मचारीको सहभागिता अभिवृद्धि गराउँछ, सहभागितामूलक कार्यपद्धतिको अवलम्बन गराउँछ यो अर्गनाइजेसनल डेभलपमेन्टले है। र अर्को चाहिँ एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने, इट हेल्प्स प्रमोट टेक्नोलोजी, अनि के अरे युज अफ टेक्नोलोजी, इनोभेसन एन्ड क्रिएटिभिटी। यसले चाहिँ के गर्छ भने प्रविधिको प्रयोग नवीनता र सृजनशीलतालाई प्रवर्धन गर्छ है। प्रविधिको प्रयोग, किनभने बजारमा वातावरणमा आएको परिवर्तनले त्यसको डिमान्ड गर्यो भने डेफिनेटली टेक्नोलोजीको प्रयोग अनि नवीनता र सृजनशीलतालाई यसले प्रवर्धन गर्छ सङ्गठनमा। र यो सबै भइसकेपछि सङ्गठनको कम्पिटेटिभनेस बढ्छ है, सङ्गठनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिदिन्छ. सो अर्गनाइजेसन डेभलपमेन्ट इज भेरी इम्पोर्टेन्ट फर इन्हान्सिङ अर्गनाइजेसनल कम्पिटिटिभनेस इन द मार्केट. हो, यस्ता खालका चाहिँ महत्त्व हुन्छन् भनेर भन्नु पर्यो. अब सङ्गठनात्मक विकासका चरणहरूको व्याख्या गर्नुहोस्. नेपालको साधारण प्रशासनमा सङ्गठनात्मक विकासको अवस्थाको समीक्षा. अब यो चाहिँ अघिदेखि मैले तपाईँहरूलाई के भने त भन्दाखेरि सङ्गठनात्मक विकास भनेको टप म्यानेजमेन्टको इफोर्ट हो भनेर भनिसकेपछि अब अनि मैले प्लान इफोर्ट हो पनि भने तपाईँहरूलाई त्यसैले यसका चरणहरू चाहिँ चार पाँचवटा चरणहरू हुन्छन् है. इट इज ए काइन्ड अफ सिस्टमेटिक प्लान इफोर्ट. सो इट एज ए सडन स्टेप. सबभन्दा पहिला चाहिँ प्रब्लम आइडेन्टिफिकेसन ओर प्रब्लम डायग्नोसिस हुन्छ ओडी गर्दाखेरि है. सङ्गठनात्मक विकासमा सबभन्दा पहिला कहाँ समस्या छ भनेर समस्याको खोजी गर्ने काम हुन्छ. अनि दोस्रो चाहिँ के हुन्छ त भन्दा प्लानिङ स्ट्राटेजी फर चेन्ज. त्यो समस्यालाई समाधान गर्नका लागि अहिले भएको के कुरामा परिवर्तन गर्नुपर्छ भनेर रणनीति विकास गरिन्छ. अर्थात् परिवर्तनको रणनीतिको योजना बनाउने, परिवर्तनको रणनीति योजना बनाउने त्यो काम दोस्रो स्टेप. पहिलोमा समस्या पहिचान गर्ने, दोस्रोमा परिवर्तनको योजना रणनीतिक योजना भनौँ न, परिवर्तनको रणनीतिक योजना अथवा परिवर्तन सम्बन्धी रणनीतिको योजना बनाउने, कसरी के कुरा परिवर्तन गरेर त्यो समस्यालाई समाधान गर्ने भन्ने कुरा बनाउने. अनि तेस्रोमा चाहिँ यो इम्प्लिमेन्टिङ द स्ट्राटेजी फर चेन्ज, परिवर्तनका लागि रणनीतिको कार्यान्वयन गर्ने. अब योजनामा रणनीति विकास गरिन्थ्यो, त्यो रणनीतिलाई अब तेस्रो चरणमा गएर चाहिँ के गरिन्छ, कार्यान्वयनमा लगिन्छ. र अर्को चाहिँ इभ्यालुएसन. अब जब त्यो रणनीति कार्यान्वयन गरिन्छ अर्थात् ओडीको प्रयत्नलाई प्लान इफोर्टलाई इम्प्लिमेन्ट गरिन्छ, त्यसपछि अब के गरिन्छ भन्दाखेरि चाहिँ यो इभ्यालुएसन गरिन्छ. कन्टिन्युस इभ्यालुएसन चाहिँ के उद्देश्यले यो परिवर्तनको योजना बनाइएको थियो, सुधारको योजना बनाइएको थियो, कार्यान्वयन गरेको थियो, त्यो अनुसार भएको छ कि छैन, कहाँ समस्या छ, कसरी समाधान गर्नुपर्छ भनेर कन्टिन्युस. अनि त्यो टोटल प्रोग्राम, टोटल प्रोजेक्ट अफ ओडी जुन अर्गनाइजेसन डेभलपमेन्टको समग्र काम सकिएपछि चाहिँ त्यो कतिको प्रभावकारी भयो कि भएन भनेर पोस्ट यो कम्प्लिसन इभ्यालुएसन गरिन्छ. यसरी चाहिँ प्रब्लमको पहिचान, त्यसपछि गएर सुधार वा परिवर्तनको रणनीतिको योजना, अनि त्यसपछि परिवर्तनका रणनीतिको कार्यान्वयन र त्यसको मूल्याङ्कन, यसरी चरणबद्ध रूपमा सङ्गठनात्मक विकास गरिन्छ है. यसरी चाहिँ तपाईँले अब नेपालको साधारण प्रशासनमा सङ्गठनात्मक विकासको अवस्थाको समीक्षा गर्न सक्छ. अर्गनाइजेसनल डेभलपमेन्ट इन पब्लिक एडमिनिस्ट्रेसन अफ नेपाल इज वान अफ द मस्ट इग्नोर्ड डाइमेन्सन. यो चाहिँ ज्यादै व्यवस्था गरिएको पक्ष हो. मेनी पिपुल इभन डु नट नो वाट इज अर्गनाइजेसनल डेभलपमेन्ट. सङ्गठन विकास भनेको के हो भन्ने कुरै धेरैले बुझेका हुँदैनन् र सार्वजनिक सङ्गठनहरूमा यो वास्तवमा सङ्गठन विकासको कुरालाई महत्त्व दिइँदैन, महत्त्व दिने गरिएको छैन नेपालको सन्दर्भमा भन्ने हो भने. अब परिवर्तन व्यवस्थापन अथवा प्रशासन सुधारका थुप्रै प्रयत्नहरू त भएका छन् तर नेसनल लेभलमा कलेक्टिभ प्रयत्न त्यो पनि कस्तो त भन्दा एकाडेमिक प्रयत्न भएको छ. अध्ययनको आयोग सहायक बन्ने, प्रतिवेदन दिने, थन्क्याउने काम मात्रै भएको छ. तर यो अर्गनाइजेसनल लेभलमा तल्लो तहमै यो अपरेसनल लेभलमा कहाँ समस्या छ पहिचान गर्ने, समाधानका लागि कस्तो सुधार र परिवर्तन गर्नुपर्छ योजना गर्ने, कार्ययोजना सहित त्यो योजनालाई कार्यान्वयनमा लाने, अनि समीक्षा गर्ने कन्टिन्युसली र लास्टमा इभ्यालुएसन गर्ने, यस्तो प्लान हिसाबले ओडीको अभ्यास चाहिँ हामी कहाँ हुने गरेको छैन, त्यो समस्या छ. अब यसका लागि दक्ष जनशक्तिको पनि अभाव छ, अनि सार्वजनिक प्रशासनका जनशक्तिहरू अस्थिर हुन्छन्, यिनीहरूको सर्वर समय समयमा भइरहन्छ. त्यसैले एउटै सङ्गठनमा बसेर त्यो सङ्गठन सुधारेर त्यहाँ मेरो करियर बनाऊ भन्ने एकदमै थोरै कर्मचारीहरू हुन्छन्, त्यसैले उनीहरूको ध्यान त्यसमा कम जान्छ. अर्को यो टप लेभल म्यानेजमेन्टको जिम्मेवारी हो, तर हाम्रोमा जति टप लेभलमा मान्छे पुग्छ त्यति अस्थिर हुन्छ, सर्वको पनि टुङ्गो हुँदैन. अर्को कुरो रिटायर हुन लागेको हुन्छ, मनस्थिति नै उसको रिटायरमेन्ट पछि के गर्ने भन्नेतिर, अथवा यो एक वर्ष दुई वर्ष सङ्गठनमा बसुन्जेल कसरी बढी लाभ लिने भन्नेतिर बढी ध्यान जान्छ, वा अब रिटायर भइहाल्ने हो, ठुलो सुधारको प्रयत्न गरेर के हुन्छ र भन्ने खालको सोच हुन्छ. यी आदि कारणले गर्दाखेरि अर्गनाइजेसन डेभलपमेन्टले महत्त्व पाउन सकेको छैन हाम्रो नेपालको सन्दर्भमा चाहिँ। तर हामीले यो अरू केही नगरेको चाहिँ होइन, प्रशासन सुधारका प्रयत्नहरू गरेका छौँ, शासकीय सुधारका कार्यक्रमहरू लिएर आएका छौँ, अनि त्यसपछि विभिन्न ऐन कानुन नियमहरू बनाउने र त्यसका कार्यान्वयन गर्ने पनि गरेका छौँ। मन्त्रालयहरूमा चेन्ज युनिट भनेर पनि एकचोटि तोकियो होइन, अहिले त तिनीहरू सक्रिय छैनन्। यस्ता यस्ता चाहिँ सुधारका प्रयत्नहरू हुने गरेका चाहिँ छन्, तर ओडी नै भनेर कार्यक्रम राखेर त्यसको गर्ने कार्यान्वयन गर्ने चलन चाहिँ हामी कहाँ छैन। अब एउटा लास्टमा तपाईँहरूलाई के भन्छु भने, अर्गनाइजेसनल डेभलपमेन्टको खास गरिकन इन्टरभेन्सनका दुई तिनवटा एरियाहरू हुन्छन्, मेजर एरियाहरू हुन्छन्। तिनीहरू भनेको चाहिँ कमसेकम तिनवटा चारवटा भनौँ न एरियाहरू हुन्छन्। एउटा चाहिँ ह्युमन रिसोर्स को एरियाबाट इन्टरभेन्सन गर्न सकिन्छ, ह्युमन रिसोर्स इन्टरभेन्सन, यो भनेको चाहिँ ठ्याक्कै मान्छे सम्झिनुहोस् ह्युमन रिसोर्स। अर्को एचआरएम इन्टरभेन्सन भन्ने अर्को हुन्छ, एचआर टुल्स भन्ने हुन्छ। त्यसरी ह्युमन रिसोर्स नै व्यक्तिका तरिकाले कसरी, त भन्दा यो चाहिँ इन्डिभिजुअललाई क्यापासिटेट गरेर कम्पिटेन्ट बनाएर चेन्जको नेभिगेटर बनाएर एउटा हुनसक्छ, त्यसैले ग्रुप परिचालन गरेर अनौपचारिक समूह गठन गरेर तिनीहरूलाई ग्रुप डाइनामिक्स आदिको प्रयोग गरेर पनि हुनसक्छ। अर्को चाहिँ यो टिम बिल्डिङ गराएर टिम वर्कको कल्चर गरेर, अनि कन्टि के भन्छ रेगुलर मिटिङ इन्टरेक्सन यस्ता कार्यक्रमहरू राखेर रा, अनि त्यसपछि इन्टर ग्रुप रिलेसनलाई बिल्ड गरेर यसरी पनि हामीले चाहिँ ओडी इन्टरभेन्सन गर्न सक्छौँ। अर्थात् सङ्गठनमा अर्गनाइजेसनल डेभलपमेन्टको उपाय रणनीतिक उपायका रूपमा ह्युमन रिसोर्स स्ट्राटेजीलाई अप्नाउन सक्छौँ भने, अर्को चाहिँ टेक्नो स्ट्रक्चरल इन्टरभेन्सन भन्छ, प्रविधि र संरचनामा परिवर्तन परिमार्जन ल्याएर। टेक्नो स्ट्रक्चरल भनेको चाहिँ प्रविधि, कार्यविधि, तौर तरिका, प्रविधि, र अर्को चाहिँ संरचना। त्यो भनेको के हो त भन्दा अर्गनाइजेसनल डिजाइनिङ भन्छ, सङ्गठनको डिजाइन भनेको त्यो के हो, डिजाइन गर्ने भनेको एउटा म्याप बनाउने कि सङ्गठनको, जसरी हामीले घरको डिजाइन बनाउँछौँ, स्ट्रक्चरको डिजाइन बनाउँछौँ, त्यो डिजाइनमा कसले कहाँ कसरी के गर्ने कस्तो बनाउने सबै हुन्छ, त्यो हेरेर कालीगढले चाहिँ बनाउँछ। भनेपछि सङ्गठनको चाहिँ त्यस्तै खालको सेवाको फ्लो, सेवाग्राहीको फ्लो, कुन स्टेपबाट कहाँ जाने, कहाँ जाने, कहाँ गरेर टुङ्गिन्छ, कुन काम भनेर एउटा डिजाइनिङ म्यापिङ गर्ने काम यो टेक्नो स्ट्रक्चरल इन्टरभेन्सन हो त्यो अर्गनाइजेसनल डेभलपमेन्टको। भने अर्को चाहिँ टोटल क्वालिटी म्यानेजमेन्ट भन्ने तपाईँहरूले त पढ्नु भएकै छ, टिक्युएम भन्छ। अनि त्यस्तै गरिकन जब इन्रिचमेन्ट, कर्मचारीहरूको जब इन्रिचमेन्ट गरेर, अथवा चाहिँ यो के भन्छ अलिकति वर्क डिजाइन, कामकै तपाईँलाई एउटा जिम्मा दियो भने त्यसलाई इन्ट्रेस्टिङ बनाउन र मिनिङफुल बनाउन र अनि सिस्टमेटिक बनाउन तपाईँले आफ्नो जबलाई डिजाइन गर्न सक्नुहुन्छ। डिजाइन भनेको के हो त भन्दा चाहिँ त्यो जबको एक्टिभिटी आइडेन्टिफाई गर्ने, त्यसको प्रायोरिटाइज गर्ने, अनि गर्ने तौर तरिका विधि तय गर्ने, कसरी गर्दा मोर इन्ट्रेस्टिङ ढङ्गले गर्ने भनेर निर्क्योल गर्ने र त्यो अनुरूप कार्यान्वयन गर्ने, यी कुराहरूलाई चाहिँ जब डिजाइनिङ भनेर भन्छ। यस्तो खालको टेक्नो स्ट्रक्चरल इन्टरभेन्सन, प्रविधि र संरचनागत यो हस्तक्षेप अथवा सुधारको प्रयत्न एउटा हुन्छ भनेदेखि, अर्को एचआर टुलको प्रयोग गरेर पनि भन्छ। एचआर टुल इन्टरभेन्सन भनेको चाहिँ के हो त भन्दाखेरि पर्फर्मेन्स म्यानेजमेन्ट, कार्य सम्पादन मूल्याङ्कन के अरे व्यवस्थापनलाई प्रभावकारी बनाएर, अनि त्यसपछि ट्यालेन्ट म्यानेजमेन्ट, इट इज डेभलपिङ ट्यालेन्ट, एक्वायरिङ ट्यालेन्ट, रिटेनिङ ट्यालेन्ट होइन, सङ्गठनमा सक्षम जनशक्ति अथवा बौद्धिकतापूर्ण सक एकदम क्यापासिटेड ट्यालेन्ट जनशक्ति विकास गर्ने, त्यसलाई चाहिँ बाहिर भएको ट्यालेन्टलाई हायर गर्ने र सङ्गठनभित्र भएको ट्यालेन्टलाई जोगाइराख्ने, यो गरेर पनि हामीले रिफर्म चेन्ज अघि भनेको अर्गनाइजेसन डेभलपमेन्ट हासिल गर्न सक्छौँ। अहिले पछिल्लो समयमा डाइभर्सिटी म्यानेजमेन्ट पनि छ, विविधता व्यवस्थापन होइन, र अर्को एउटा इन्टरभेन्सन चाहिँ स्ट्राटेजिक इन्टरभेन्सन अथवा स्ट्राटेजिक चेन्ज इन्टरभेन्सन भनेको चाहिँ यो चाहिँ खास गरिकन सङ्गठनको उच्च व्यवस्थापनले परिवर्तनका रणनीति तय गर्ने र ती रणनीतिलाई कार्यान्वयन गर्ने यो चाहिँ योजनाबद्ध काम भयो। यसरी हामीले चाहिँ एचआर के अरे स्ट्राटेजी अथवा एचआर इन्टरभेन्सन, अर्को चाहिँ टेक्नो स्ट्रक्चरल इन्टरभेन्सन, अनि त्यसपछि गएर एचआरएम टुल इन्टरभेन्सन, फेरि अहिलेको एचआर व्यक्ति भयो, एचआरएम टुल भनेको व्यवस्थापकीय विधिहरू, अनि त्यसपछि स्ट्राटेजिक चेन्ज म्यानेजमेन्ट इन्टरभेन्सन गरेर यी चारवटा इन्टरभेन्सनद्वारा, चारवटा प्रकृतिका इन्टरभेन्सनद्वारा चाहिँ हामीले संगठनात्मक विकास गर्न सक्छौँ भनेर भन्ने गरिन्छ। सो यो अलिकति मैले ओडीको विषयमा कुरा गरेँ। आज चाहिँ अब यति नै मैले भने, भोलि हामी साधन व्यवस्थापनमा नियन्त्रण निर्देशन भन्ने यो पनि करिब करिब हामीले एकदमै लामो छ, तर दुईवटा बढीमा तिनवटामा त्यो सक्नुपर्छ। अब तपाईँहरूको केही एउटा दुईवटा छ भनेदेखि क्वेसन सुनौँ, होइन भने आजलाई यति गरौँ। साथीहरू के प्रश्न छ भने